अब सुनौ गीत संगीत र खोज खबरको संगालो जीवनको गोरेटो। छाती भित्र दुख्ने घाउ ती आँखाले देख्ने भए, आँसु किन बग्थ्यो होला परेलीले छेक्ने भए। कति मिठो बन्ने जिन्दगीका पात्रहरू, मैले हिँड्ने फुलबारीमा तिमीले पाइला टेक्ने भए। बाँड्नै पर्ने थिएन नि पीडा एक्लै जिन्दगीको, हृदयका चोटहरू अगुल्टोले सेक्ने भए। आँसु किन बग्थ्यो होला परेलीले छेक्ने भए। महेन्द्र उच्च माध्यमिक विद्यालय तम्गास गुल्मी कक्षा एघारका छात्र सिमरन पन्थीको प्रस्तुत गजल त्यस विद्यालयले प्रकाशित गरेको शैली सन्देश पुस्तक पल्टाएर पढे मैले। यस हप्ता गुल्मी सिर्सेनीकी एउटी चेलीको दर्दनाक कथा व्यथा सुनेपछि साँच्ची नै सिमरन पन्थीले भने झै हृदयका चोटहरू अगुल्टोले सेक्ने भए कम चराउँथ्यो होला, अनि छातीभित्र दुख्ने घाउ आँखाले देख्ने भए एक मानवले अर्को मानवप्रति सहयोग सहानुभूति राख्थे होला। तर न आँखाले भित्री घाउ देख्छ न त मान्छेले बुझ्छ, त्यही नियति भोगे कि गुल्मी सिर्सेनी गाविस वडा नम्बर 8 बाटाचौरकी 21 वर्षीय सावित्र विश्वकर्माको दर्दनाक कथा व्यथा लिएर आएका छौँ आज हामी जीवनको गोरेटोमा। कक्षा 9 पढ्दै गरेकी सावित्र विश्वकर्मालाई कहिल्यै नचिनेका प्युठान जिल्ला खुङ गाविस वडा नम्बर 1 निवासी बाबुराम गिरीको फोन आउँछ। आफू समाजको नजरमा तल्लो जात भनिएकी विश्वकर्माकी छोरी बाबुराम उपल्लो जात भनिएका गिरीका छोरा त्यसैले पनि प्रेम सम्बन्ध सफल नहुने देखेर सावित्राले अस्वीकार गर्दै थिइन्। तर बम्बईका लाउरे बाबुरामले त्यहाँबाट पटक पटक फोनमा माया प्रेमको कुरा गरेर उनको मन मोडिदिए। अन्तत बम्बईबाट भेट्न आएका बाबुरामलाई सावित्राले पहिलो भेटमै सर्वस्व सुम्पिदिइन्। जुन दृश्य आफन्तजनले देखे त्यसपछि बदनामी खेप्न नसकेर उनीहरू भागेर भारतको फरिदाबादतिर लागे। हाम्रो प्रेम सम्बन्ध पहिला इन्डिया हुनुहुन्थ्यो, उहीँबाट फोन गर्नुहुन्थ्यो, मलाई फोन गरिरहनुहुन्थ्यो। मैले फोन नगर्नुहोस् भन्दाखेरि गरिरहनुहुन्थ्यो उहाँले पनि। फोन गर्दा गर्दै फेरि यहीँ आउनु भएको थियो। आउँदाखेरि हामी एकबार भेट भएको थियौँ। मेरो गाउँकाले देखेछन्, मेरो बेइज्जत भयो। मेरो बेइज्जत भएपछि उनको नि बेइज्जत भयो। म बिकाउँदाखेरि उनले भने मेरो बेइज्जत भयो, मैले तिमीलाई लान्छु भन्न। फेरि मेरो घर अनि मलाई दाइहरूले मलाई फेरि दाइहरूले गाली गर्न लाग्न। फेरि म उहाँले नि मलाई घरभित्र बस्न दिएनन्। तिमीसित लगाइसकेपछि मलाई भित्र बस्न दिनु भएनन्। म तिमीलाई लान्छु भनेर हामी भागेर फेरि दिल्ली फरिदाबाद गएका। गत वर्षको कुरा थियो। प्युठान खुङ्ग गाविसका बाबुराम गिरी सिर्सेनेकी सावित्रा विश्वकर्मालाई भेट्न अर्खबाङ गाविसमा लाग्ने मेलाको दिनमा आएका थिए। त्यही उनीहरूको पहिलो भेट भएको थियो। हाम्रो पहिलो भेट यता अर्खबाङ भन्नेमा मेला लाग्थ्यो, कोही भेट भएथ्यो। यी जोडीको माया प्रेम मिलन र बिछोडको कथा यस अर्थमा उठाइँदैछ कि पछिल्लो चरण मोबाइल फोनबाटै बढ्दो प्रेम सम्बन्धको परिणति कस्तो हुन्छ भन्ने कुराबाट युवा युवतीहरू सचेत हुन सकुन्। सावित्राको दिदीको घर प्युठानको खुङ्ग गाविसमै थियो। उहाँकै छिमेकी बाबुराम गिरीले फोन नम्बर पत्ता लगाएर रात दिन फोनमा सुन्दर सपनाहरू देखाउन थालेपछि जिज्ञासु उमेरकी सावित्र रङ्गीन दुनियाँमा रमाउन थालिन्। देखे भेटेको मायालु भन्दा नदेखेको मायालु प्रति बढी कौतुलता जाग्ने, कहाँ देखु कहाँ भेटु हुने त्यही कौतुलता मेट्न मेटाउन आएका बाबुरामले पहिलो भेटमै सावित्राको अस्मितासँग खेलवाड नगरेको भए सावित्र उनीसँग विवाह गरेर भाग्नु पर्ने थिएन। उनको वास्तविकता बुझ्दै नबुझी त्यसरी हतार हतार बिहे गरी भाग्दाको परिणाम सावित्राले भारतमा कष्टकर जीवन बिताउनु पर्यो। कारण बाबुरामलाई पहिलेदेखि डाक्टरको भनाई अनुसार कुष्ठरोग लागेको रहेछ, जुन कुरा बाबुरामले सावित्रसँग लुकाएका थिए। मैले उहाँलाई देखेकी थिइनँ, राम्रोसँग भुल्न सकिनँ। यहाँबाट गइसकेपछि जस्तै खटिरामा फुङसुङहरू खटिराहरू निस्किँदाखेरि हामीले कोठीमा गर्थ्यौँ, खाना बनाउने यस्तै काम गर्थ्यौँ। कोठीमा गर्दा गर्दै उसो मालिकले भन्यो डाक्टरका देखाउने, अनि डाक्टरका देखाए, राम्रै हस्पिटलमा देखाएका। देखाउँदाखेरि डाक्टरले भन्यो कुष्ठरोग हो भन्यो। बाबुरामका दाजु उही भारतमै भए पनि सहयोग हुन सकेन। एउटी महिलाले रात दिन कोठीको काम गरेर श्रीमानको औषधि उपचार डेरा भाडा खाना खर्च चलाउन मुस्किल पर्यो। त्यसैले उनीहरू गत हप्ता घर फर्किँदै थिए। उहाँले भन्नुहुन्थ्यो मैले तिमीलाई घरै लगेर जान्छु, आमाले स्वीकार्नुहुन्छ किन स्वीकार्नु स्वीकार्नुहुन्छ म घरै लगेर जान्छु भन्नुहुन्थ्यो। भारत गएको केही महिनादेखि नै बाबुराम बिरामी पर्न थाले। आखिर सावित्रले कोठीको काम गरेर श्रीमान बाबुरामको उपचार गर्नु पर्यो। बिरामी हुँदा मैले बहुत हेर चेष्टा गरेँ, त्यति गर्दै पनि भएन। अब मैले यहाँभन्द सोकिने गएँ, सोचेकी थिएन राम्रै होला गरेला खाइएला, अन्त गरिब हो गरेरै खाने हो गरेरै खानुपर्छ भनेर हात खुट्टा लदाएर मैले कमाएर का हात खुट्टाले काम गर्न छोडेपछि बुझ्न मैले काम गरेँ, यताउता गरेँ, इलाज राम्ररी चल्थ्यो। खै किस्मतको खेल हो कि के हो, मेरो नि मन थिएन मैले यसरी बिहा गर्नुलाई, मेरो नि दाइहरू छन् मेरो राम्ररी बिहा गरिदिएन भन्ने मैले सोचेको थिएँ। अब किस्मतको खेल हो कि के हो, अब आफ्नो त्यस्तो भइहाल्यो भइसकेपछि। अन्य 20-22 जना नेपालीहरूसँगै गाडी रिजर्भ गरेर भारतबाट घर फर्किँदै गर्दा एउटै सिटमा बुढाबुढी हाँसी खुसी गर्दै आएका थिए। घर पुगेपछिको घरजाम गर्ने योजनाहरू बुन्दै थिए। बाबुरामको घर सिधै प्युठान त जाने, तर दलितकी छोरी भित्राउँदैनन् भन्ने निश्चित छ। पहिले नै एउटा फुल फुट्यो फुट्यो भन्ने गरेको सावित्रको कानमा परेको थियो। आमाले भन्दै हुनुहुन्थ्यो अरे, फोनमा बात हुन्थेन हाम्रो, पहिला फोन गर्दाखेरि मालदाईले भन्थे अरे हामीले एउटा फुल फुट्यो फुट्यो हामीले भाइलाई स्वीकार्दैन भनेर माइलाले भन्थे। घर परिवारले बहिष्कार गर्न खोजे पनि बाबुराम गिरीले जातिपाति उचनीच भन्ने कुरा एकदमै भरम र मानव विरोधी हो भन्दै सावित्रलाई प्यार दिँदै आएका थिए र हजार अवरोधका बावजुद पनि सावित्रलाई घरवास बनाएर राख्नका लागि घर फर्किँदै थिए। घर घर आफ्नै घडेरी जो हुन्छ गरेर बसौँ। भारतको फरिदाबादबाट नेपालसम्म लामो रुट, निद्रा लाग्दा कोहीले बाबुरामको छाती सावित्राको सिरानी त कोहीले सावित्राको कुम बाबुरामको सिरानी बनाएर आउँदै थिए। बसको निद्रामा पनि कति मिठा सपना, तर के थाहा सावित्राको त्यो मिठो सपनाबाट बिउजेपछि नमिठो विपना देख्नु पर्ला भन्ने कुरा। गत बुधबार रातको 2 बजी सकेको थियो। कोखमा सकुशल निदायका श्रीमान बाबुरामले 81 हातखुट्टा फालेर छटपटाएको देख्छिन् सावित्राले। त्यस्तै छटपटी त छटपटी एकदम से अब मार्न पिट्न लाजै गर्न फेरि आफ्नै अब खुट्टा छोप्ने हात टोक्ने मुखाउँदै टोक्ने उता गर्न मैले समाउनै सकिनँ। मेरो साथमा कोही पनि थिएनन्, मैले छोप्न नि सकिनँ। फेरि एउटा दाई थिए, तिनी दाईलाई तपाईँको दुःख यसो देखुला दाई यति सहयोग गर्नुहोस् भनेर उनले जबरजस्ती सिट खाली गराएर जबरजस्ती यस्तै हातमा छोपेर चापेर दुइटाले चापेर सुताए। नत्र फटफटेको फटफटै गर्न थियो। मध्यरातको समय सहारा दिने कोही छैन। कृष्णनगर भन्ने स्थानमा गाडी रोकेर बाबुरामलाई डाक्टर समक्ष पुर्याए पनि उनको प्राण पखेरु गइसकेको हुन्छ। होटलमा गाडी रोकेर मोटरसाइकलमा हालेर डाक्टरको लागि उतै हो, ए हो कृष्णनगरदेखि उतै हो। राति 2 बजे आउँदाखेरि डाक्टरलाई देखाउँदाखेरि यो लाग बेर अघिसम्म एक अर्कालाई सिरानी बनाएर निधाएको जोडी त्यो मिठो सपनाबाट बिउजिन नपाउँदै परलय भएको देख्दा यात्रा गरिरहेका अन्य पुरुषहरूको त हात खुट्टा सेलाएका थिए भने सावित्र जस्ती महिलाको हालत झन् के भए होला। तर असाध्यै साहसी रहेछन् सावित्र। त्यो मध्य रातमा श्रीमानको सब कुरेर एक्लै सडकमा बसिन् र तम्गासम्म सब पुर्याइदिने गाडीको जोहो गर्न थालिन्। के गर्दै अब परेपछि सबै बिहोर्नु पर्ने रहेछ। घरमा हुन्थे अनि दाईहरू हुन्थ्यो, अरू दाजुभाइ हुन्थ्यो, त्यस्तो मलाई पर्ने थिएन। आफूलाई परेपछि सबै बिहोर्नु पर्ने रहेछ। मैले अब लास उठाउने राख्ने मैले जो गरेँ, हेरविचार मैले सब गरेँ। त्यस्तो कोही थिएनन् मेरो साथ, मैले आफै उठाएर गाडीमा चढाउने गरेँ। मैले लाइ पुग्दो गरेँ। मैले बिहान 5 बजे ल्याएर बेलुकी 10 बजेसम्म मैले काम गरेर मैले दुःख गरेर मैले हेर्नुहोस् इलाज गरेँ, मैले ठिक भएन। यसमा त खेलो कि के हो, अब आफ्नै त्यस्तो भइहाल्यो, भइसकेछु। मैले त बहुत गर्ने गरेँ दाइ, के गर्ने। Yeah.